बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल दिन बिताकै छु बहावमा मैले दिन बिताकै छु बहावमा मैले तिमी गएपछि अभावमा मैले याद गहिरो छ सकिन नि भुल्न याद गहिरो छ सकिन्न नि भुल्न भुल्नेछु दुनियाँ शराबमा मैले तिमी गएपछि अभावमा मैले व्यर्थैमा रङ्गीन सपना सजाएँ व्यर्थैमा रङ्गीन सपना सजाएँ तिम्रो उपहार गुलाबमा मैले तिमी गएपछि अभावमा मैले मुटु समर्पण गरेर तिमीमा मुटु समर्पण गरेर तिमीमा बाँच्नु परेको छ दबावमा मैले तिमी गएपछि अभावमा मैले जाऊ मुनाको यो दुनियाँ जितेर जाऊ मुनाको यो दुनियाँ जितेर हार्नेछु मायाको चुनावमा मैले दिन बिताकै छु बहावमा मैले तिमी गएपछि अभावमा मैले झापा स्थायी ठेगाना भाइ हाल इजरायल रहँदै आउनुभयो कि मुनामन सिग्देलको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरोला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ फल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज शनिबारको साँझमा तपाईँका निकै लामो समयदेखि थाकिरहेका गजलहरूको वाचन गर्नेछु र सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु। बुलबुलको आजको सुरुवात गरौं यो एउटा साङ्गीतिक गजलबाट। गुजरी है दिल से है गुजरी बात गुजरी है किस कयामत की रात गुजरी है दिल से है गुजरी बात गुजरी है किस कयामत की रात गुजरी है दिल से है गुजरी बात गुजरी है चांदनी नीम दरीचा सुख चांदनी नीम चांदनी नीम दरीचा सुख चांदनी नीम दरे चसुक आंखों आंखों में रात गुजरी है दिल से है गुजरी गुजरी है गौरतलब शेर है हाय वो लोग खूबसूरत लोग हाय वो लोग सूरत लोग, खूबसूरत लोग, हाय वो लोग खूबसूरत लोग, हाय वो लोग खूबसूरत लोग, जिनकी धुन में हयात गुजरी है, गुजरी है, जिनकी धुन में हयात गुजरी है, दिल से है गुजरी बा गुजरी है, कयामत की रात गुजरी है, दिल से है गुजरी बा गुजरी है। अनपढ़ हुनुहुन्छ तर कमाल हुनुहुन्छ, अनपढ़ हुनुहुन्छ तर कमाल हुनुहुन्छ, साँच्ची मेरी आमा बेमिसाल हुनुहुन्छ। जीवनका हरेक मोडहरूमा साथ दिई, जीवनका हरेक मोडहरूमा साथ दिई, मेरो दुःखमा सुखमा देखभाल हुनुहुन्छ। साँच्ची मेरी आमा बेमिसाल हुनुहुन्छ। रुगा हो या ज्वरो सबैको औषधि छ, रुगा हो या ज्वरो सबैको औषधि छ, स्वयं आफै एक अस्पताल हुनुहुन्छ। साँच्ची मेरी आमा बेमिसाल हुनुहुन्छ। मनबाट अनि मन्दिरबाट पूजा गर्दा पनि, मनबाट अनि मन्दिरबाट पूजा गर्दा पनि भगवानलाई पनि ठूलै सवाल हुनुहुन्छ। साँच्ची मेरी आमा बेमिसाल हुनुहुन्छ। जीवनमा अघि बढ्न सधैँभरि ऊर्जा दिने, जीवनमा अघि बढ्न सधैँभरि ऊर्जा दिने, मेरो निम्ति मेरी आमा विशाल हुनुहुन्छ। साँच्ची मेरी आमा बेमिसाल हुनुहुन्छ। सम्झदा पनि आमालाई पीडाहरू हराउँछ, सम्झदा पनि आमालाई पीडाहरू हराउँछ। म परदेशमा मेरी आमा नेपाल हुनुहुन्छ। अनपढ हुनुहुन्छ तर कमाल हुनुहुन्छ। साँच्ची मेरी आमा बेमिसाल हुनुहुन्छ। नरपानी पाँच जगत अर्घाखाँचीका कुमार केसीको गजल थियो यो, यसलाई वाचन गरे मैले। उहाँले आमा सम्बन्धी गजल, आमा मात्रैको व्याख्या गरिएको गजल करिब एक दर्जनको संख्यामा पठाउनु भएको छ बुलबुलको लागि, र यो एउटा गजल आजको कार्यक्रममा मैले लिएँ। अर्को एउटा गजल छ अब मेरो हातमा, पत्र समेतको गजल, चन्द्रा जोशी सुमनले पठाउनु भएको छ। लेख्नुहुन्छ, बुलबुलको लागि मैले एउटा गजल पठाएको छु, शुद्धा शुद्धी मिलाएर वाचन गरिदिनुहुन्छ भन्ने लागेको छ। अनि विशेष यहाँले गीत गजल कविता यस्तै प्रत्यक्ष अनलाइनबाट वाचन गर्न मिल्ने व्यवस्था गर्नुभएको छ कि छैन त्यसको पनि जानकारी दिनुभए हुन्थ्यो भनेर लेख्नुभएको छ। अरू बुलबुलिनको पनि जिज्ञासा छ यसमा, हामीले गीत गजल कविता भन्ने विषयभन्दा पनि गजललाई चाहिँ तपाईँहरूसँग प्रवासमा रहेका नेपालीसँग हामी स्काइप मार्फत सम्पर्क गरेर प्रस्तुत गरिरहेका छौँ, र तपाईँले ALWARBHAIYA अलवर भैया भन्ने स्काइप आइडीमा आफूलाई एड गर्न सक्नुहुन्छ, र तपाईँ आफू बसेको ठाउँबाट सुमधुर गजलहरू वाचन गरेर तपाईँकै आवाजमा सुनाउन सक्नुहुन्छ। यो जानकारी मैले गराएँ। चन्द्रा जोशी सुमनको गजल यस्तो छ, कुन भगवानले बनायो तिमीलाई म चिन्ने प्रयास गर्दैछु, कुन भगवानले बनायो तिमीलाई म चिन्ने प्रयास गर्दैछु, यतिका दिन बित्यो अझै पनि म बुझ्ने प्रयास गर्दैछु, बाटोमा हिँड्दै गर्ने बटुवालाई सोध्छु म आज यहाँ, बाटोमा हिँड्दै गर्ने बटुवालाई सोध्छु म आज यहाँ, कति हो त्यो मान्छेको दाम म किन्ने प्रयास गर्दैछु, यतिका दिन बित्यो अझै पनि म बुझ्ने प्रयास गर्दैछु, भड्केर हिँड्यो खै कहाँ हो कुन्नी मदेखि टाढा टाढा, भड्केर हिँड्यो खै कहाँ हो कुन्नी मदेखि टाढा टाढा, आशा छ फर्किन्छ यही बाटो म भेट्ने प्रयास गर्दैछु, यतिका दिन बित्यो अझै पनि म बुझ्ने प्रयास गर्दैछु, बिन्ती मेरो छ कबुल गरिदेऊ तिमी मेरो हो भने, बिन्ती छ मेरो कबुल गरिदेऊ तिमी मेरो हो भनी, म समर्पण गर्छु जीवन तिमीसँगै बिताउने प्रयास गर्दैछु, कुन भगवानले बनायो तिमीलाई म चिन्ने प्रयास गर्दैछु, यतिका दिन बित्यो अझै पनि म बुझ्ने प्रयास गर्दैछु। चन्द्रा जोशी सुमनको गजलपछि अर्को एउटा गजल छ मसँग, स्याङ्जा स्थायी निवास भई हाल काठमाडौँ रहँदै आउनुभएका राजन पौडेलको गजल यस्तो छ, म मन्दिरमा हुन नपाउने यो चलन कसले बनायो, म मन्दिरमा हुन नपाउने यो चलन कसले बनायो, मैले पानी छुन नपाउने यो चलन कसले बनायो, अरे यार म रुँदानी साहुलाई सोधेर रुनुपर्ने, अरे यार, म रुँदानी साहुलाई सोधेर रुनुपर्ने, म मन लाग्दा रुन नपाउने यो चलन कसले बनायो? मैले पानी छुन नपाउने यो चलन कसले बनायो? म जिन्दगीभर अँध्यारोमा बस्नुपर्ने अरे, म जिन्दगीभर अँध्यारोमा बस्नुपर्ने अरे, मैले खोज्न जुन नपाउने यो चलन कसले बनायो? मैले पानी छुन नपाउने यो चलन कसले बनायो? एउटै समाजमा भएर तिमी नुहाउने पँधेरोमा, एउटै समाजमा भएर तिमी नुहाउने पँधेरोमा मैले मैलो धुन नपाउने यो चलन कसले बनायो? म मन्दिरमा हुन नपाउने यो चलन कसले बनायो? मैले पानी छुन नपाउने यो चलन कसले बनायो? स्याङ्जा स्थायी निवास भई हाल काठमाडौँ रहँदै आउनुभएका राजन पौडेलको यो गजल वाचनपछि अब फेरि अर्को साङ्गीतिक गजल। इश्क तुम्हें याद किसी की आएगी, तुम मेरी गजलें गाओगे जब इश्क तुम्हें हो जाएगा, मेरे जैसे बन जाओगे जब इश्क तुम्हें हो जाएगा। बुलबुल एउटा ईरानी चरा। सही था कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल किन यो हावाले यस्तो खबर लिएर आउँछ, किन यो हावाले यस्तो खबर लिएर आउँछ, आँसु झार्ने बरसातले मदिरा पिएर आउँछ, बारम्बार लगाउँछ खोकुरीलाई धार उसले, बारम्बार लगाउँछ खोकुरीलाई धार उसले, तर निर्दोष अचानो चाहिँ चेटिएर आउँछ, आँसु झार्न बरसातले मदिरा पिएर आउँछ, टिप्न नखोज यी बाघका सुन्दर गुलाफ तिमी, टिप्न नखोज यी बाघका सुन्दर गुलाफ तिमी, गुलाफसँगै घोस्ने काँडा अल्झिएर आउँछ, आँसु झार्न बरसातले मदिरा पिएर आउँछ, चाहिन्न रहेछ यादलाई आउने कुनै बाटोघाटो, चाहिन्न रहेछ यादलाई आउने कुनै बाटोघाटो, बनाउँदा हलचल मन बहकिएर आउँछ, आँसु झार्न बरसातले मदिरा पिएर आउँछ, वर्षौंदेखि उनकै माया न्यानो थियो पोल्टोमा, वर्षौंदेखि उनकै माया न्यानो थियो यो पोल्टोमा, किन हिजो आज त्यही माया चिस्सिएर आउँछ, किन यो हावाले यस्तो खबर लिएर आउँछ, आँसु झार्न बरसातले मदिरा पिएर आउँछ। तोपगाछी आठ झापा स्थायी निवास भई हाल दक्षिण कोरिया रहँदै आउनुभएकी गंगा पौडेल सुबको गजल थियो यो, यसलाई वाचन गरेर सुनाएँ मैले। अब अर्को एउटा सानो पत्र लेख्नुभएको छ आँसु कल्पित सुवेदीले, दिल्ली भारतको दिल्लीबाट पठाउनु भएको छ, सीएआईपीसीसी अध्ययन गर्दै भनेर लेख्नुभएको छ, लेख्नुहुन्छ, तिमीलाई यसरी सम्बोधन गर्न चाहन्नथे तर तिम्रो यादले र विगतका स्मृतिहरूले विवश पाए, निष्ठुरी तिमीलाई के थाहा कति प्रेम गर्थ्यो यो कल्पितको मनले तिमीलाई, तर समयको नीति विचित्रको ठहरियो, तिमीले किन जातको तगारो लगायो मैले आजसम्म बुझ्न सकेको छैन, तिमीले धेरै सोच्यौ र मैले नसोची प्रेमी मनलाई स्वतन्त्रता दिए, आज यो स्वतन्त्र मन स्वतन्त्र रहेन, हरपल तिम्रै कल्पनामा कल्पिरहन्छ, समय पनि निष्ठुरी नै ठहरियो म प्रति, तिम्रो साथ र सहर छोड्ने चाह कति पनि थिएन तर लाचार र व्यवस्थाको भुमरीमा बाँधिएर जिन्दगीको अन्धकारतिर यसरी लादिए, दिन बिताउन कठिन हुन्छ तर तिमीसँग बिताएका पलहरूको सम्झनाले सहजै दिनहरू अस्ताउँछन्, भुल्ने कोसिस पनि नगरेको होइन तर भुल्न खोज्नु त सम्झने बाहना पो बन्दो रहेछ, मलाई माफ गरिदिनु तिमीलाई भुल्न सकिन आँसु कल्पित सुवेदी दिल्ली भारत। कहिले हँसाए जस्तो कहिले रुहाए जस्तो, कहिले हँसाए जस्तो कहिले रुवाए जस्तो, समय गर्छ मञ्चमा नाटक देखाए जस्तो, मेरो जीतमा बधाईका माला पहिरिनेहरू, मेरो जीतमा बधाईका माला पहिरिनेहरू, पराजयमा गरिरहेछन् थाहै नपाए जस्तो, समय गर्छ मञ्चमा नाटक देखाए जस्तो, बेलुकाको छाक जुटाउने योजनाहरू बुन्दै, बेलुकाको छाक जुटाउने योजनाहरू बुन्दै, शिक्षक अभिनय गर्छ अक्षर पढाए जस्तो, समय गर्छ मञ्चमा नाटक देखाए जस्तो, तिमी प्रेममा यतिसम्म औपचारिक नहुनु, तिमी प्रेममा यतिसम्म औपचारिक नहुनु, यो मुलुकले सरकार, यो मुलुकको सरकारले देश चलाए जस्तो, कहिले हँसाए जस्तो कहिले रुवाए जस्तो, समय गर्छ मञ्चमा नाटक देखाए जस्तो। यो गजल विनिता कार्कीको गजल हो, बारा स्थायी निवास भई हाल हेटौँडाको मकवानपुर मकवानपुरको हेटौँडामा रहँदै आउनुभएको छ। विनिता कार्कीको यो गजल वाचनपछि अब फेरि अर्को एउटा साङ्गीतिक गजल। प्यार जिंदा रहे माया गर्छु भनिकिन छोडी गयौ तिमी, माया गर्छु भनिकिन छोडी गयौ तिमी, हेर्दा हेर्दै अर्कै बाटो मोडी गयौ तिमी, मरिहत्य किन गर्नु छाडी जाने भए, मरिहत्य किन गर्नु छाडी जाने भए, रुवाएर अन्तै नाता जोडी गयौ तिमी, हेर्दा हेर्दै अर्कै बाटो मोडी गयौ तिमी, गर्यौ घात किन आज मुटु साठी तिमीले, गर्यौ घात किन आज मुटु साठी तिमीले, खाएको कसम पनि तोडी गयौ तिमीले, हेर्दा हेर्दै अर्कै बाटो मोडी गयौ तिमीले, पराईको डोली चढी रमाएरै घुम्टो, पराईको डोली चढी रमाएरै घुम्टो, हेर्दा हेर्दै मेरै सामु ओडी गयौ तिमी, माया गर्छु भनिकिन छोडी गयौ तिमी, हेर्दा हेर्दै अर्कै बाटो मोडी गयौ तिमी। झापा तोपगाछीका अभागी कान्छा गाउँलेको गजल थियो यो, यसलाई वाचन गरे मैले। तपाईँ यति बेला उज्यालो 90 नेटवर्कको रात्री प्रस्तुति बुलबुल सुनिरहनु भएको छ। उज्यालो 90 नेटवर्क मार्फत काठमाडौँ उपत्यका र आसपासका क्षेत्र र साथै विभिन्न स्थानीय एफएमहरूबाट विभिन्न ठाउँमा सुनिरहनु भएको छ। हरेक बुधबार र शनिबार बेलुकी 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल सुन्न सकिन्छ। मसँग आज तपाईँले पठाउनुभएका गजलहरूको लहर छन् र ती गजलहरूलाई वाचन गरिरहेको छु। अब मैले वाचन गर्ने गजल छ अभागी मुकेशको, लम्की कैलाली उहाँको स्थायी निवास, हाल मुम्बई बस्नुहुन्छ। गजल यस्तो छ, जंगलको बीचमा महल ठड्याएर, जंगलको बीचमा महल ठड्याएर, के गर्छौ ये बा मलाई हिटलर बनाएर, छोरालाई गतिलो पाठशाला पठाउनुहोस्, छोरालाई गतिलो पाठशाला पठाउनुहोस्, मेरी आमाले भन्नुहुन्थ्यो आँसु बगाएर, के गर्छौ ये बा मलाई हिटलर बनाएर, बाँदरले पनि त इतिहास रचेको, बाँदरले पनि त इतिहास रचेको, पुच्छरले रावणको लङ्का जलाएर, के गर्छौ ये बा मलाई हिटलर बनाएर, हेर्नुहोस् यी नाबालक बच्चालाई हेर्नुहोस्, हेर्नुहोस् यी नाबालक बच्चालाई हेर्नुहोस्, कसरी बाँचेका छन् माटो खाएर, के गर्छौ ए बा मलाई हिटलर बनाएर, निर्दोष थुनिने कारागार बनाइयो, निर्दोष थुनिने कारागार बनाइयो, किन भगवानको मन्दिर भत्काएर, जंगलको बीचमा महल ठड्याएर, के गर्छौ ए बा मलाई हिटलर बनाएर। यो गजल अभागी मुकेशको थियो। अब अर्को गजल छ विनिता नेउपानेको, सिन्धुली जलकन्या 5 चपौली उहाँको निवास। एउटा गजल पठाएको छु भनेर लेख्नुभएको छ उहाँले। उहाँको गजल यस्तो छ, उजाड लाग्दो उराट लाग्दो घर देखेपछि, उजाड लाग्दो उराट लाग्दो घर देखेपछि, बक्कानिन्थ्यो मेरो यस्तो सहर देखेपछि, सुख गरी बाँच्नुपर्छ भनी सम्झाउँदा, सुख गरी बाँच्नुपर्छ भनी सम्झाउँदा, रन्थनीय दुःख गर्ने रहर देखेपछि, बक्कानीय थिए मेरो यस्तो सहर देखेपछि, ऊ पनि आज गीत गाउन तम्सियो, ऊ पनि आज गीत गाउन तम्सियो, पुराना ती गायकहरू अमर देखेपछि, बक्कानिन्थे मेरो यस्तो सहर देखेपछि, चिच्याउँछिन् आज आमा मेरो अन्तिम पलमा, चिच्याउँछिन् आज आमा मेरो अन्तिम पलमा, उनको बाँच्ने आश मेरै भर देखेपछि, बक्कानिन्थे मेरो यस्तो सहर देखेपछि, भाग्यमानी रहेछ भन्दै हातै हेरेथे, भाग्यमानी रहेछ भन्दै हातै हेरेथे, गुरुजीले फराकिलो निधार देखेपछि, बक्का निन्थे मेरो यस्तो सहर देखेपछि, सुरो हुँ भन्दै आयो बल्ल झस्कियो, सुरो हुँ भन्दै आयो बल्ल झस्कियो, मेरो हातमा चम्किएको तरबार देखेपछि, उजाड लाग्दो उराट लाग्दो घर देखेपछि, बक्का निन्थे मेरो यस्तो सहर देखेपछि। सिन्धुलीको जलकन्या 5 चपौलीकी विनिता नेउपानेको यो गजल वाचनपछि अब आजको बुलबुलको अर्को साङ्गीतिक कोसेली। साङ्गीतिक गजलहरूका साथ तपाईँले पठाउनुभएका गजलहरूको वाचन र तपाईँका पत्रहरूको वाचन सँगसँगै अब आजको लागि बुलबुलबाट हामी बिदा लिने तर्खरमा छौँ। हाम्रो भेटघाट फेरि बुधबार हुने नै छ। हरेक बुधबार र शनिबार राति 9:15 सुन्न सकिने उज्यालो 90 नेटवर्कको रात्रिप्रस्तुति बुलबुलका लागि तपाईँ पत्राचार गर्न चाहनुहुन्छ भने हाम्रो पोस्टबक्स नम्बर 6469 काठमाडौँ नेपाल हो हाम्रो ठेगाना, र इमेल ठेगाना bulbul@unn.com.np रहेको छ। हवस् त आजको लागि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल बिदा हुँदैछौँ। जाँदा जाँदै रानी बन अछामका जीवन सरोवरको गजल शेखर विकल्पले बुलबुलको लागि पठाइदिनु भएको छ, यो वाचन गर्दै बिदा हुँदैछौँ। मान्छेसँग बाँकी भनेको अलिकति प्यार छ, मान्छेसँग बाँकी भनेको अलिकति प्यार छ, अबदेखि त्यो प्यार पनि सिद्धिन तयार छ। उसले तिमीलाई बिर्सिन थालेको वर्षौँ भइसक्यो, उसले तिमीलाई बिर्सिन थालेको वर्षौँ भइसक्यो, अब तिमीले पनि सम्झिरहन बेकार छ। अबदेखि त्यो प्यार पनि सिद्धिन तयार छ, आफू बेचिन पनि सक्छौ मुटु बेच्न पनि सक्छौ, आफू बेचिन पनि सक्छौ मुटु बेच्न पनि सक्छौ, तिम्रो त घरको नजिकै सहर बजार छ, अबदेखि त्यो प्यार पनि सिद्धिन तयार छ। यो सरकारले यस्तो नीति बनाइदिएको छ, यो सरकारले यस्तो नीति बनाइदिएको छ, यो देशमा हरेक घर बेरोजगार छ, अबदेखि त्यो प्यार पनि सिद्धिन तयार छ। म तारा झार्न सक्दिनँ ए प्रेम गर्नेहरू हो, म तारा झार्न सक्दिनँ ए प्रेम गर्नेहरू हो, भन यो मानेमा तिमीहरूको के विचार छ। मान्छेसँग बाँकी भनेको अलिकति प्यार छ, अबदेखि त्यो प्यार पनि सिद्धिन तयार छ। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।